www.attableek.com, The Reviver of Iman. بسم الله الرحمن الرحيم. نحمده ونصلي على رسوله الكريم. اس وقت کوئی مضمون تو ذہن میں تھا ہی نہیں, تھوڑا اچھا تکان بھی ہے, تھوڑی سی سستی بھی ہے, جو کہ بیان کر رہی ہیں کہ کچھ تھوڑا سا شروع کر لو, اللہ تعالیٰ آئندہ مفصل بیان کرنے کی توفیق دے. اب یہ کتاب سامنے آ رہی ہے, یہ وہ کتاب ہے کہ سجدہ رفاعی, یہ کتاب کا ترجمہ ہے جس کا حضرت ماں تھانوی رحمتہ اللہ علیہ نے ماں ظفر احمد صاحب سے اس کا ترجمہ کرایا ہے. اب یہ کتاب تھانہ بھر کے خانقاہ میں سنائی جاتی تھی. یہ کتاب حضرت ماں شاہ رسول اللہ صاحب بھی سناتے تھے, سنواتے تھے. یہی کتاب مل گئی تو سنی سنائی کتاب ہے, دیکھی دکھائی کتاب ہے. اس میں میں نے کہا کہ اسی سے کچھ سنا لوں, آئندہ ان شاء اللہ دیکھا جائے گا. بسم اللہ الرحمن الرحیم. فرما رہے ہیں شیخ, ترک اسباب کی ضرورت نہیں ہے. اسباب دنیوی اسباب, تجارت, زراعت, کاروبار کی چھوڑنے کی ضرورت نہیں ہے. روزے کے لیے ترک اسباب کی ضرورت نہیں. توکل کا یہ معنی نہیں ہے کہ اسباب کو آپ ترک کر لیں, لیکن نہیں جانے اور متدل تاریخ. فرماتے ہیں کہ میں یہ نہیں کہتا جن کے لیے حضور اکرم صلی اللہ علیہ وسلم کا دست مبارک گمِ خضرا سے نکل آیا تھا, مشہور ہو گیا ہے, سب نے دیکھا. سیدنا عبد القادر جیلانی بھی اس مریض میں تھے, دیکھا انہوں نے, وہی لکھ رہا ہے. فرماتے ہیں کہ میں یہ نہیں کہتا کہ تم تجارت و صنعت و حرفت وغیرہ جملہ اسباب سے الگ ہو جاؤ, میں یہ نہیں کہتا, بلکہ میں یہ کہتا ہوں کہ ان کاموں میں غفلت گناہ سے بچو. دس حتمہ شاہ رسول اللہ صاحب تشریف لے گئے تھانہ بھون سے اپنے دیہاتوں میں, سب دیہاتی لوگ, سمجھا کہ دین کتنا مشکل ہے. کہا بھائی میں دین یعنی دنیا کو چھڑاؤں گا نہیں, بلکہ یہ کہتا ہوں کہ دنیا کو یوں رکھو اور دین کو یوں رکھو, دو ہاتھ ہے, دنیا کو نیچے رکھو اور دین کو اوپر رکھو. بس یہ کہتا ہوں, کوئی برادری کو نہیں سنایا. ہم نے کئی بتایا, ہم نے کہا برادری میں یہ سنایا میں نے, لوگوں سمجھایا کہ ہم یہ نہیں کہتے ہیں کہ تجارت کو چھوڑ دو, زراعت کو چھوڑ دو, بلکہ یہ ضرور کہوں گا جیسا شیخ فرما رہا ہے, بلکہ میں یہ کہتا ہوں کہ ان کاموں میں غفلت و گناہ سے بچو. غفلت میں نہیں کہتا کہ تم بیویوں کو چھوڑ دو. ابھی مل گیا مانا آپ کے سامنے, کبھی میں نے بھی کبھی نہیں دیکھا رہی ہوں. میں یہ نہیں کہتا کہ تم بیویوں کو چھوڑ دو, اچھے کپڑے نہ پہنو, یہ میں نہیں کہتا. ان سے باقی کوئی صوفی نہیں, خود سلسلہ ہے, رفاعیہ چل رہا ہے, رفاعیہ سلسلہ قادریہ ہے اور نقشبندیہ ہے, اسی طرح رفاعیہ بھی ہے اور غروب میں بہت ان کا سلسلہ ہے. جانی ہمارے آتے ہیں, یہاں بھی آتے ہیں وہ لوگ رفاعیہ سلسلہ کے, یہاں بھی لوگ یہاں بھی آتے ہیں, بہت دین میں اعلیٰ درجہ ان کے دست مبارک نکل گیا. حضرت سیدنا عبد القادر جیلانی رحمتہ اللہ موجود تھے اس مجلس میں. مہاراج یہ فرما رہے ہیں, مگر میں یہ ضرور کہتا ہوں کہ خبردار, بیوی بچوں میں ایسے مشغول نہ ہو تاکہ خدا کو بھول جاؤ. یہ سب کے لیے, مگر انبیاء کے لیے بھی ہے اور سب کے لیے قانون تو یہی ہے. ذرا سا کوئی بات ہوئی فوراً حضور کو کہا گیا کہ تم بوگیوں کی رعایت میں نہیں کر سکتے, نہیں کر سکتے, نبی بھی نہیں کر سکتا. خدا کو بھول کر بھی بچوں کو نہیں اختیار کر سکتا. یاد رکھتے ہوئے ان کا پورا پورا خیال رکھو, اللہ کو یاد کرتے ہوئے ہو. ایسے مشغول نہ ہو کہ خدا کو بھول جاؤ. قیمتی کپڑے پہن کر اللہ کے غریب مخلوق کے سامنے نہیں ترو بتنے ہو جانتے ہم ہی کبھی نہیں آتے پڑھا کہتے ہیں بیسوں سال سے کتاب کر رہے ہیں آج آپ لوگوں برکت سے مجھے بھی دیکھیں گے کچھ میرے لیے بھی نصیحت ہے کتاب اور سنت نبی کے لیے بھی نصیحت ہے ولی کے لیے بھی ہے عام لوگوں کے لیے بھی ہے سب کو اسی پر آنا ہوگا نبی بھی کتاب اللہ کو چھوڑ دیتا اتر ماؤ ہوئی ہمیں ایک میرے کتاب آپ خود ہی تلاوت کیجیے تلاوت کا امر ہے لوگوں کو لیکن نبی کو بھی اتر ماؤ ہوئی میرے کتاب جو کتاب ہے اس کی خود بھی تم تلاوت کرو صرف لوگوں کی تلاوت کے لیے نہیں خود تلاوت کرو اللہ کے لیے تلاوت کرو اللہ کے رضا کے لیے تلاوت کرو اللہ کو خوش کرنے کے لیے تلاوت کرو نیت یہ ہے اتر ماؤ ہوئی میرے کتاب جو کتاب لاری ہو آپ تلاوت کیجیے اور بار بار تلاوت کیجیے تاکہ کتاب کے الفاظ محفوظ رہیں تدبر سے کرو تاکہ کتاب کے معانی محفوظ رہیں پڑھو پڑھاؤ پھر تلاوت بھی کافی نہیں ہے ایک جماعت ایسی ہونی چاہیے جو قرآن کے تلاوت بھی نہیں قرآن کے معانی اور مطالب سے واقف ہو ایسا واقف ہو کہ جب تورات انجیل کا مقابلہ تورات کو غلبہ تم دو حقوق ان کے علوم کو بھی تم جانو تاکہ قرآن اور حدیث کی برتری کو تم ثابت کر سکو آج ایسی ایک جماعت ہونی چاہیے مولانا یہ فرض کفایہ ہے فرض عین تو یہ ہے کہ اتنا علم ہو کہ نماز روزہ کر سکو یہ فرض عین ہے لیکن فرض کفایہ یہ ہے جیسے کھیتی کرنا فرض کفایہ ہے تجارت کرنا فرض کفایہ ہے ایک جماعت ایسی ہونی ہے جو تجارت کرے ایک جماعت ایسی ہونی چاہیے جو کھیتی کرے ایسی جماعت ہونی چاہیے جو بابا ڈاکٹری پڑھے ایسی جماعت ہونی چاہیے جو انجینئرنگ پڑھے ایسی جماعت ہونی چاہیے جادوگروں کا مقابلہ کر سکے مختار دیتے ہیں ایسی جماعت کی ضرورت ہے تو قرآن و حدیث اتنا پڑھو کہ تم تورات کا جواب دے سکو انجیل کا جواب دے سکو باقی جماعتیں تم پر اپنے عقائد کو تھوپنا چاہے اس کا رد کر سکو رمضانی کا واقعہ ایک دفعہ ایک صاحب اپنے دوست کے یہاں گئے افطار کا وقت تھا نہ افطار کے بعد دوست نے کہا کہ آؤ افطار کر لو رونے لگے کہا میں آؤں افطار کرو زیادہ زیادہ تو کافی ہو گئے ہوگے افطار کرنے میں کیا ہو بیٹھو روتے ہوئے انہوں نے کھایا اور انہوں نے کہا سوائی جائے کہ رو رہا ہے اس طریقے سے کہ ایمان سے نکل چکا ہے ایمان کے دل سے نکل چکا ہے رو رہے تھے کہا زیادہ زیادہ ایسا ہوا گیا تم کافی ہو گئے ہوگے تو فوراً شاہ فضل الرحمان صاحب گئی مر اللہ آباد جی کہیں جاؤ میں بھی گیا تھا تمہیں تو مولانا ایک شاہ صاحب ہیں جو آپ خود لوگ جانتے ہیں ایک دوسرے ملک میں جہاں جھگڑی لاوت ہے انہوں نے فوراً کہا کہ ماں شاہ فضل الرحمان صاحب مطلب کوئی بیان کرو انہوں نے کہا مجھے گئے شاہ فضل الرحمان کہا انہوں نے کہ تم فوراً ماں شاہ فضل الرحمان صاحب میں جاؤ اب آپ بیان کرو کہ ایمان ہے دل سے نکل چکا ابھی کہا بھی نہیں تھا سر کے گئے اور بارہ شریف پر کہا بتاؤ تمہارے دل میں ایمان اسلام پر کیا شبہ ہے حضور سے بھی ثابت ہے یہ انہوں نے کہا کہ بتاؤ تمہارے دل میں ایمان پر کیا شبہ ہے کہا کچھ نہیں بتاؤ ایسی جماعت بھی ہونی چاہیے جب ایسے باطل لوگ اس کسی بھی معاملے گئے تو اس کا جواب دیں گے اس کے لیے صوفیہ کی بھی ضرورت ہوئی سزا کے علمی کے لیے علماء کی ضرورت ہے اور باطنی چیزوں کے رد کے لیے جبکہ کفر اعلان آ رہا ہو اس کو دور کرنے کے لیے یہ کافی نہیں ہوگا اس کے لیے باطنی نسبت کی ضرورت ہوگی انہوں نے باطن سے دور کر دیا ہے ان کے دل میں ایمان نہیں تھا شاہ فضل الرحمان صاحب کے یہاں گئے مارا کان بتا تم کو کیا شبہ ہے اسلام پر آپ کچھ بھی نہیں جاؤ اس کی بھی ضرورت ہے جو قلب کی اصلاح کرتے ہوں باقی جماعتیں جب اپنا کرتب دکھلاتے ہوں اسے تم اپنی کرامت سے اس کو دھیس کر دو इसकी भी जरूरत है। अल्लाह ताला जैसे मुफ्तीदों की जरूरत है, कारीलों की जरूरत है, मौलवी की जरूरत है, उसी तरीके से अहले बातिन की भी जरूरत है। जब बातिन जमातें दुआए इस्लाम के अरकान पर रद्द करें तो तुम उनका मुंह तोड़ कर जवाब दो, और जब बातिन जमातें अपने कर्तव्य को दिखाएं, इनके यहाँ भी होता है सफाई ऐसी होती है, बहुत से करामा नहीं उसको कर रहे, उसको दिखाने के लिए करते हैं खवारिज कहते हैं उसको, तो उन खवारिज को रद्द करने के लिए यहाँ की कुव्वत की जरूरत है, इस बिना पर इस जमात की भी जरूरत है। अल्लाह ताला हम सब लोगों को हर किसी के जमात का रद्द करने के लिए बातें हमारों का। तो मौलाना ने पूछा कि मान साफ मान साफ है तुम्हारे यहाँ नक्शबंदी बुजुर्ग हैं, कहाँ नक्शबंदी बुजुर्ग हैं, उनके मुतालिक कहो कुछ। हमने बताया, पहली बात ये कहा कि उनकी सही है बात, वो कहते हैं कि जब मैं सजदा करता हूँ तो ऐसा मालूम होता है कि अल्लाह ने मुझको प्यार कर दिया, ये बहुत बड़ा बेवा। जब मैं सजदा करता हूँ तो ऐसा मालूम होता है कि अल्लाह ने खुश हो गया बहुत, फिर अब बातें मैंने जाएगी। बहरहाल हजरत माशा माशा बड़े आदमी थे, अल्लाह ताला ने बातिल कुव्वतों को तोड़ दिया उनके जरिए। मैं हजरत थानवी भी गए और हजरात भी गए, नदवे के सारे उलमा उन्हीं की तरह रुजू हुए, दारुलूम के सारे नजरा रुजू हुए हमारा हजरत हाजी साहब तक, और नदवे के उलमा रुजू हुए माँ साहब रहमान साहब तक, माँ अलिया के वाली जो है सब उन्हीं से बैठे ताली थे, माँ अब्दुल हई फरंगी मानी भी गए थे। बहरहाल ये कहते हैं अल्लाह करो कि गरीबों के लिए, कहते हैं ऐसा जेबाइश वाला कपड़ा न पहनो कि गरीबों के दिल टूट जाए। गरीबों बाहर वाला कपड़ा न पहनो। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से हजरत आयशा ने कहा, या रसूलल्लाह कहा हम अच्छे कपड़े पहन सकते हैं? कहा पहन सकती हूँ, देखा गुरूर न करना, अपनी बड़ाई नहीं जाहिर करना, ये मना, ताकि उन दोस्तों का दिल टूट जाए, ऐसा न करना। ये भी एक इस्लाम की तालीम है। अब ये दिखलाने भी पड़ता है कि हाँ दिल टूटे, और कुरान कहता है कि ऐसा पहनो लेकिन दोस्तों के तोड़ने के लिए नहीं, इसके लिए पहनने की इजाज़त नहीं। कितने लोग हैं नाम आराइश बाइश दुनिया मरी जा रही है। मैं तो ये कहता हूँ अब कि अपना लिबास साफ सुथरा रखो, और ये भी कहता हूँ कि अपने दिलों को भी साफ सुथरा रखो। ये मैं नहीं कहता कपड़ा बिल्कुल मैला कुचैला रखो, ये नहीं कहता मैला कुचैला रखो, साफ सुथरा। अल्लाह जमीन वहकुल जमाल, अल्लाह जमीन जमाल को पसंद करता है, हदीस है, वो कपड़े गंदे को पसंद नहीं करता। फरमाते हैं साफ सुथरा रखो। उसके साथ ये भी कहता हूँ कि अपने दिलों को भी साफ सुथरा रखो। तालीम पूरी होगी कि नहीं? साफ सुथरा सबके लिए तालीम है, सबके लिए तालीम है, तजारत वालों के लिए भी है और मदरसे वालों के लिए भी है, सबके लिए। कोई इसे मुस्तसना नहीं है। दिल की सफाई बीमारी, जो बीमारी है दिल अगर बीमार है तो इससे बल्कि कोई बीमारी नहीं है। दिल में अगर किब्र है, अनानियत है, रौनत है, गरीबों की यहाँ जिल्लत है, तो दिल बहुत खराब, अच्छा दिल नहीं है। ये कल्ब सलीम नहीं है। कल्ब सलीम वो है जिसे ओमा इल्ला मन अतल्ला है बेकल्ब सलीम, वहाँ उसकी बख्शिश जो कल्ब सलीम लाए। कल्ब सलीम यह है कि जिसका दिल साफ सुथरा हो, किसी की तरफ से कीना न हो, गबन न हो, अल्लाह की मोहब्बत हो, अल्लाह की मार्फत हो। ये इस दिल को बनाने के लिए रोज़ा आया है, कुरान आया है, जिंदा हर आयत में कुछ कुछ नसीहत होती है। पढ़ने पढ़ने वाले को फिक्र, न सुनने वाले को फिक्र, न दिन को फिक्र, न रात। कुरान क्या कहता है? हादा मक्तूब रब्बुल आलमीन, ये रब्बुल आलमीन का मक्तूब है। खुदा चाहता है कि हमारे खत को तुम पढ़ो। मानवदारी लिखते हैं कि जब कोई खत आता है किसी का, तुम्हारे बाप का, लड़के का, बच्चे का, तुम उसको पढ़ते हो, और नहीं पढ़ते तो दूसरे से पढ़वाते हो। और ये भी कहते हो कि हाशिया के अंदर भी देखो कुछ और तो नहीं लिखा है, बैन सुतूर तो कुछ नहीं लिखा है, تو اللہ کے مکتوب کے لیے اتنی کوشش ہونی چاہیے نہیں. اللہ کا مکتوب, باپ کے مکتوب کی قدر, بیٹے کے مکتوب کی قدر, پیر کے مکتوب کی قدر, خدا کے مکتوب کی قدر نہیں. ہاں مکتوب رب العالمین, مکتوب ہے جو یہ کام کر رہے ہیں. اللہ تعالیٰ ان لوگوں کو بھی مبارک کرے یہ کام, اس سے بڑھ کے کوئی کام نہیں ہے. اللہ کے بندوں کو اللہ سے جوڑنا, اللہ کے بندوں کو باہم میرے محبت ان کے پیدا کرنا سب سے بڑا کام ہے. اور اس زمانے میں سب سے زیادہ اسی کی ضرورت ہے. فرماتے ہیں ہے کہ غفلت, میں تو یہ کہتا ہوں کہ اپنا لباس صاف ستھرا رکھو, اور ان کے ساتھ یہ بھی کہتا ہوں کہ اپنے دلوں کو بھی صاف ستھرا رکھو. قلب سلیم وہ ہے جو کھوٹ سے کینے سے پاک و صاف ہو. کلی سنائے گا نا صاف دل, صاف دل وہ ہے. سنائے گا ابھی کسی عالم کی کتاب تھی, کسی نے سنا تھا, کلی سنا تھا, وہاں صاف ستھرا دل وہی ہے جن میں کوئی کینا کپٹ نہیں ہے. سلیم وہی ہے جس میں اللہ کی محبت. اللہ ان للہ فی ارض اوانی, اللہ ان للہ فی ارض اوانی, وہی القلوب واحب القلوب اسفاها واسلمها وارقها. آگاہ جاؤ اللہ کی دنیا میں کچھ قلوب ہیں, کچھ برتن ہیں, اور برتن کیا ہے؟ قلوب. دل جو دیا ہے اللہ کے برتن. ہوٹل کے برتنوں کی قدر ہوتی کہ نہیں؟ میں لوگوں کو کہتا ہوں اس کی صفائی خیال رکھتے کہ نہیں؟ نہیں صفائی خیال رکھو گے گراہک آئیں گے نا تمہارے ہوٹل میں بھاگ جائے گا. اس کے تن سے لا جاؤ برتن کو صاف رکھا جاتا تب تو آتے ہیں. کہتا میں سنتا ارے اس کا تو میز ہی ٹھیک نہیں رہتا, کہہ جاؤ اس کے ہوٹل پر. ہم لوگ کو غصہ پر رہتا ہے, اس کے نہ جاؤ. اس کا ہوٹل ہر بڑا دکھا ہوا ہے, اس کا میز ہی صحیح نہیں ہے, اس کے برتن چائے کے کب بھی صحیح نہیں ہے, تو یہاں سے نکلو. ہوتا ہی نہیں سب. یہ قلب اللہ کی نظر کا ہے, یہ تجلی کا اللہ کی نظر کا. اس قلب کو سنوارنے کے لیے, صاف رکھنے کی کتنی ضرورت ہے. نبی صلی اللہ علیہ وسلم, اللہ ان للہ فی ارض اوانی وہی القلوب احب القلوب یا احب الاوانی اصفاها اے من الذنوب, گناہوں سے پاک ہو. وہ اسلمها الدین, دین پر ثابت قدم ہو. وہ ارقها علی الاخوان, بھائیوں پر رقیق القلب ہو. تعریف امام غزالی کر رہے ہیں, حدیث وہی ہے. احب القلوب اصفاها واسلمها وارقها, اصفاها من الذنوب گناہوں سے پاک ہو, اصلمها دین کے بارے میں شدت رکھتا ہو, ارقها نرم ہو, بھائیوں کے ساتھ نرم ہو. بھائیوں کے ساتھ نرم, یہ بھی محمود دین ہونے کی علامت ہے. محمود دین, محبوب دین خدا کی علامت ہے. اللہ ہم سب لوگوں کو رمضان شریف کی برکت سے ایسی قلوب عطا فرمائے. بہرحال فرماتے ہیں ہاں یہ بھی گناہ کہتا ہوں کہ اپنے دل کو بھی صاف ستھرا رکھو, کہ دل کی صفائی کپڑوں کی صفائی سے مقدم ہے. ابھی جمعہ کے دن عید کے دن عید کیا جاتا ہے, خطبہ میں یہی ہے کہ اس عید کے دن اپنے ان کپڑوں کی صفائی سے زیادہ دل کی صفائی کا خیال رکھو. جمعہ کے دن تمہیں کپڑا پہنا سا, بہت اچھے الفاظ ہیں خطبے میں ہے وہ, کہ صفائی دل کی صفائی کا خیال رکھو. عید میں اچھا کپڑا پہنتا ہے کہ عید کے کپڑے کی قدر کرو, اس کی صفائی کا خیال رکھو, اس سے زیادہ دل کی صفائی کا خیال رکھو. نظر جائے ہے باری تارا دل ہے, دل کو اللہ دیکھتا ہے, تمہارے کپڑوں کو نہیں دیکھتا, تمہارے صورتوں کو نہیں دیکھتا, بلکہ وہ تمہارے دل کو دیکھتا ہے. تمہارے اعمال ہے نہیں حدیث میں کہتا ہے کہ اپنے دلوں کو بھی صاف ستھرا رکھو, کہ دل کی صفائی کپڑوں کی صفائی سے مقدم ہے. سب کے لیے, ہمارا سب کے لیے, کوئی مسترا نہیں, نہ کوئی عالم نہ فاضل, کوئی عامی نہ تاجر نہ زراعت کرنے والا, سب کے لیے. سیدنا رفائی لکھ رہا ہے جن کے دست مبارک سعودی عطا سے نکل آیا تھا, मैंने हजारों आदमी ने देखा, सैयद अब्दुल कादिर जिलानी में देखने वाले मौजूद थे, वो तंबीह कर रहे हैं, फरमाते हैं अल्लाह ताला तुम्हारे दिमाग को नहीं देखते मगर तुम्हारे दिलों को देखते हैं। इल्म की ऐसी तादीम पर उसके वाजिबी हुकूक अदा होते रहे। इल्म दीन तुमको दिया अल्लाह ने, इल्म कुरान हदीस दिया है, उसकी कदर करो, उससे बढ़कर किसी इल्म को न समझो। जो ही इल्म हो आसमान से ले जाने वाला हो, ये इल्म जो तवाज़ो सिखाने वाला है उस इल्म से बढ़ा हुआ है। अल्लाह ताला हम सब लोगों को इस इल्म से मुज़य्यन फरमाए। ये बात है, कहते हैं ईमान का हक अदा करो, जिसकी हकीकत ज़बान से इकरार करना और दिल से यकीन करना है। इस्लाम अल्लाह ने पेश किया, तुमने इस्तिस्लाम इख्तियार किया, ये इस्लाम खुदा ने पेश किया, तुमने इस्तिस्लाम किया, अल्लाह ने तुमको नवाज दिया, तुम्हारा दर्जा बढ़ गया। इस्लाम सब पर पेश किया है, लेकिन किसी ने कबूल किया, किसी ने नहीं कबूल किया। इस्लाम बहुत बड़ी नेमत है, इस्लाम पेश किया है, तुमने इस्तिस्लाम पर इस्लाम कबूल किया है। जब तुमने हमारी चीज को कबूल किया, अल्लाह कहता है हमारी, तो हम तुमको कबूल करते हैं। ईमान का हक अदा करो, जिसकी हकीकत जबान से इकरार करना और दिल से इकरार करना। इस्लाम नाम है शरीयत की पैरवी का और तकादाए तबीयत से बेरुखी का। फरमाते थे कि आपने मुझे में पढ़ा होगा, इस्लाम गर्दन निहादन बहताते ही है ना, और ये इस्लाम की तारीफ ये कर रहे हैं। खाली गर्दन निहादन बहतात ही काफी नहीं है, ये तारीफ कर रहे हैं। नाम है शरीयत की पैरवी और तकादाए तबीयत से बेरुखी का, लिखा लो अपनी तबीयत से हटाओ, दिन की तरह तबीयत करो, ठीक है। इसको सुनाते माशा अल्लाह साहब से मैंने सुनाई, तकादाए तबीयत से निकलो, इस्लाम कहे तभी तकादों से निकल कर शरी तकादों को मुकदम करो। शरीयत का क्या तकादा है, फरमाते हैं इस्लाम है शरीयत की पैरवी और तकादे तबीयत से निकलने का है। तब ही तकादा, एक आदमी को जी चाहता है कि हम सलाम करें, तबीयत चाहते कि न करें, छोड़ दो अपनी तबीयत को इस्लाम के, यही है, यही लिखा है इसमें। तब ही तकादा यह है कि किसी से जी चाहता है कि हम इस्लाम सलाम करें, तभी दीनिए तभी तकादा यह है कि न करो, किसी को कोई दुश्मनी उससे है, कहता हम बहुत बड़े हैं, हम नहीं करेंगे, कहा निकलो इससे और दीन की शरीयत के मुताबिक काम करो, उसे सलाम करो, जबरदस्ती सलाम करो, तबीयत को झुकाओ दीन के सामने। आज ये है कि मामूली मामूली को ऐसे सलाम करा, सलाम भी तर कलाम भी तर कुछ नहीं, ये शरीयत नहीं है। शरीयत जिसे कहते हैं तभी तकादों को छोड़ना और शरी तकादों को मुकदम करना, यह है शरीयत और यह इस्लाम। अच्छा है, अच्छी किताब है ये, जिस हकीकत इस्लाम नाम है शरीयत की पैरवी और तभी तकादाए तबीयत से बेरुखी, ये कहते भी थे आप लोगों ने मुंशी से मीरा में ये पढ़ा हुआ ना, गर्दन निहादन बहता ये कहना है, सब लोग जानते हैं, जैसे मौलवी लोग सब जानते हैं, लेकिन फरमाते थे कि आपने इतनी समझा, लेकिन साफ साफ फरमाते हैं सही अब्दुल कादिर यानी कि हम से फरमा रहे हैं कि नहीं, इतनी ही नहीं बल्कि तबई तकादों को छोड़ो और शरई तकादों को मुकदम करो, ये है इस्लाम। किसी को सलाम करने की नहीं चाहता, शरई तकादा करो, इस्लाम सलाम करो, करो सलाम, छोड़ दो अपनी तबीयत को। सच्ची मार्फत यह है कि अल्लाह ताला के वहदानियत के जरिए से पहचानो, अल्लाह ताला को एक समझो, तौहीद है, तौहीद जमान से कहने का नाम नहीं है, مگر توحید ماننے کا نام ہے. خدا کو ایک ماننا ایک کہنا توحید نہیں ہے, وہ دل کی ایک صفت ہے. لا الہ الا اللہ بھی پڑھو اور کلمہ شرکیہ کہتے ہو توحید تم کو حاصل نہیں ہے, توحید وہی ہے. بہرحال ادب کو پختہ کرو, ادب کا تو نام نشان ہے. ایک بہت بڑے عالم تھے, نام یاد ہے, 10 سال تو اپنے شیخ کے خدمت میں رہے, 9 سال ادب سیکھا, 1 سال تو علم حاصل کیا. بے ادب محروم مانو فضل رب, بے ادب فضل رب سے محروم رہتا ہے. بے ادب علم کتنی ہو, جیسے لکھا ہوا ہے کہ حضرت مولانا محمد قاسم صاحب کو جو علم آیا تو ادب کے ویسے آیا, بہت محنت نہیں کیا, یہ بھی لکھا ہوا ہے. انہوں نے بہت زیادہ محنت, لیکن اساتذہ کا ادب کیا, لوگوں کا ادب کیا. اللہ نے حجت الاسلام بنا دیا ان کو. اپنی شیخی کا ادب نہیں ہے اور کیا کریں گے, جس سے تعلق اسی کا ادب نہیں ہے, کیا پاؤ گے تم, ویسے رہ جاؤ گے, سمجھتے رہو گے ہم ہیں اور کچھ نہیں ہو. تم اپنے ندی ہو, خدا کے ندی کچھ نہیں ہو, کچھ درجہ ہے کچھ درجہ نہیں. یہ میں اس ماشاء اللہ تھا زبان کو بول رہا ہوں, چونکہ یہ بیان انہیں کی کتاب یہ ہے. کہتے ہیں ظلم کی حقیقت یہ ہے کہ آدمی نفس کی ہر خواہش کی پیروی کرے, یہ ظلم ہے. جو نفس کہے وہی کرے, یہ ظلم ہے. جو شخص اپنے ہمسایوں کا محبوب ہو, ان سے میل جلنے والے سب اس کی تعریف کرتے ہوں, تو سمجھ لو کہ وہ متاہن ہے اور برے کاموں سے روکنے کی روکتا نہیں. جب روکے گا ضرور وہ متعون ہو جائے گا. معلوم ہوا کہ کبھی اللہ کے لیے کچھ روک ٹوک بھی کرو, اور جو روک ٹوک کرے گا وہ دوسروں کے نزدیک متعون ہو جائے گا, تانا دیا جائے گا. اس کی پرواہ نہ کرو, اللہ جس میں راضی ہے اس کو لو. مخلوق کو کب تک راضی کرو گے؟ حضرت معاویہ تشریف لے گئے حضرت عائشہ کے یہاں, حضرت عائشہ آپ کچھ ہم کو نصیحت کیجیے. حضرت عائشہ بھی زبردست علم رکھتی تھی, حضرت معاویہ جیسا عالم وہ بھی عالم تھے, ترنت کوئی ایسی آدمی تھے. حضرت عائشہ بیوی تھی, حضور کی بیوی تھی. معاویہ سنو, اگر کوئی شخص اللہ کو راضی کرنے کے لیے مخلوق کو راضی ناراض کرے گا تو اللہ اس سے راضی ہو جائے گا, اور جو شخص اللہ کو ناراض کر کے مخلوق کو راضی کرنا چاہے گا تو وہ تو ناراض ہوگا, خدا بھی ناراض ہو جائے گا. یہ نصیحت حضرت عائشہ نے کیا, جس کو حضرت علی کو ناراض کیا. معلوم ہوا یہ نصیحت ہے پیش نظر رکھنے کی. سیدنا عبدالقادر جیلانی موجود ان کے سامنے بیان کرتے تھے, سیدنا رفاعی بہت بڑے شخص سید ہیں, جہاں مجھے ہے کہ اللہ تعالیٰ میرے ہم نشینوں کو, ہم سے محبت کرنے والوں کو اللہ ہمارے ساتھ جنت دے, مجھے وعدہ کیا. میں نے لکھا کہ اللہ میں ان کے محبین میں سے ہوں, مجھ کو بھی ان لوگوں میں شمار کر کے مجھ کو بھی ان کے ساتھ جنت میں بھیج دیجیے. اللہ تعالیٰ ہم کو بھی اور آپ کو بھی بہت اہم مضمون ہے. کئی دن سنایا انہوں نے مولانا, یہ نہیں سنا, یہ تو نہیں سنایا, یہ تو مل گیا ابھی آپ لوگوں کی وجہ سے. اللہ تعالیٰ ہم سب لوگوں کو اپنے بزرگوں کی اپنے مشاہد کی تعلیم کو پیش نظر رکھنے کی ضرورت ہے. یعنی یہ نہیں کہ دوسروں کی جوتیوں کے چکر میں اپنی گٹھڑی بھی کھوا دیں. بہت مشہور واقعہ ہے, لیکن کہوں گا نہیں دیر ہو جائے گی. بارا دوسروں کی گٹھڑیوں کے چکر میں اپنے دوسروں کی جوتیوں کے چکر میں اپنی گٹھڑی نہ گواؤ. جیسے اپنے دین کی حفاظت ہمارے دین میں فرض عین ہے, باپ کے دین میں بھی نہیں رہ جاتی. جب بچہ والی ہوا وہ خود دیندار ہونا چاہیے, دین کو اختیار کرنا اس کو فریضہ سمجھنا چاہیے. इस बिना पर अल्लाह ताला हम सब लोगों को दीन मतीन पर चलने और रहने के थोड़ा मुख्तसर बयान करना था, निकल दिया। मुझको भी तसल्ली हो गई कि मेरा आना मुबारक हो गया, इंशाअल्लाह अल्लाह है इसको कबूल करके अल्लाह बख्श दे हम सब लोगों को, तो कोई ताजुब नहीं। एक बुजुर्ग थे मौलाना, एक शेर उनके जबान से निकल गया, मोहम्मद बशर ला कर बशरी बल हो याकूत बन हदरी। मोहम्मद बशर थे, ये आम बशर की तरह नहीं थे, जैसे याकूत पत्थर ही होता है लेकिन आम पत्थर की तरह नहीं होता। इतना पसंद आया अल्लाह को, ये फरमाया कि तुम्हारी भी मफरत हो गई और जितने तुम्हारे साथ हैं उन सबकी मफरत हो गई। राजा वो बुजुर्ग हमेशा ही पढ़ते थे मोहम्मद बशर ला कर बशी, अकीदे कितनी बड़ी बात, कितना हरकत दिया अकीदे को। मोहम्मद भी बशर हैं लेकिन आम बशर की तरह नहीं है। ये मिसाल ये ऐसे जो कीमती पत्थर होता है, लाल जवाहर पत्थर ही तो होता है, लेकिन इस पत्थर के अनमोल है, इस पत्थर में भी फर्क है, संगमरमर है, फरा है, तो पत्थर पत्थर नाम के बात से एक है, हकीकत के बात से कोई निस्बत नहीं है। अल्लाह ताला हम सब लोगों को अपने दीन को पहचानने, उस पर अमल करने की तौफीक दे। ये लाल का रोजा है। अल्लाह ताला या अय्युहल्लज़ीना आमनू कुतिब अलैकुमुस्सियाम कमा कुतिब अलल्लज़ीना क़ब्लकुम लअल्लकुम तक़्वा हासिल करने के लिए है। कोशिश ये हम करेंगे हमारा दिल पाक साफ हो जाए वैरों को कीने से, कपट से, हसद से, मुख से। अल्लाह को दुआ करो, दुआ करो ला इसमें बात है इसी मतलब छोड़ दो जाहिर गुनाहों को भी और बातनी गुनाहों को। जब ये है कुरान भी कहता है, हदीसें भी कह रही हैं, हमारे बुजुर्ग दीन भी कह रहे हैं, तो हमको अमल करना चाहिए, जरूर करना चाहिए। अब दुआ भी अल्लाह से कि अमल की तौफीक भी अल्लाह दे। अल्लाहु सल्लि अला सय्यिदिना सल्लल्लाहु अलैहि वसल्लम। या अल्लाह हम सब लोगों को दीन मतीन पर कायम दायम रखिए और अल्लाह पर तरजीह नहीं बल्कि अल्लाह को तरजीह दो दोस्त बाल बच्चों पर। बाल बच्चों के हुकूक तरफी इस्लाम नहीं सिखाता न अल्लाह सिखाता, लेकिन ये जरूर कहता है कि उनकी वजह से हमको छोड़ो नहीं, बस ये चाहता है। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम برحمتك يا أرحم الراحمين برحمة سيدنا النبي الكريم صلى الله تعالى عليه وسلم.